म एकहोरो मायामा छु यति बेला, थाहा छैन तिमीले मलाई माया गर्छौ या गर्दैनौ। सानु भन न, तिम्रो मनमा म छु या अर्कै छ? सुजन म्युजिक प्राली सगौरा प्रस्तुत गर्दछ सागर सिलुवालको लोक साङ्गीतिक कोशेली यति सता छैनौ। सीआरबीटी 013-00-28519 र पीआरबीटी 60-53-55-18। हेम सेन्चुरीको उत्कृष्ट लय र शिव हमालको उत्कृष्ट शब्द सृजना भित्र खेम सेन्चुरी र जमुना राणाको सुमधुर आवाज लोक साङ्गीतिक कोशेली यति सता छैनौ। मेरी माया लो, यति सताई छैनौ। अब बजारमा